ढोका सामु पुगी त्यसै फर्किदाको क्षण, भेट्न गएको मान्छेसँग तर्किदाको क्षण। ढोका सामु पुगी त्यसै फर्किदाको क्षण, भेट्न गएको मान्छेसँग तर्किदाको क्षण। दुखाइदियो चित्त मेरो आफन्त हुँ भन्नेले नै, दुखाइदियो चित्त मेरो आफन्त हुँ भन्नेले नै, गाह्रो भयो सहन दिल चर्किदाको क्षण। भेट्न गएको मान्छेसँग तर्किदाको क्षण। मेरा बोली विषयसरी तितो लाग्दा उनलाई, मेरा बोली विषयसरी तितो लाग्दा उनलाई, हरेक जवाफ दिँदा सधैँ झर्किदाको क्षण। भेट्न गएको मान्छेसँग तर्किदाको क्षण। गल्ती गर्ने आफू तर दोष मलाई दिनुपर्ने, गल्ती गर्ने आफू तर दोष मलाई दिनुपर्ने, रछान छिट्टा मेरै मुखमा छर्किदाको क्षण। भेट्न गएको मान्छेसँग तर्किदाको क्षण। दुश्मन जस्तै बन्न पुग्दा यो मुटुको हकदार आज, दुश्मन जस्तै बन्न पुग्दा यो मुटुको हकदार आज, हरेक रगत नसाभित्र थर्किदाको क्षण। भेट्न गएको मान्छेसँग तर्किदाको क्षण। दुखाउँदा उसले यो मन आँसु बने पानीसरी, दुखाउँदा उसले यो मन आँसु बने पानीसरी, मुसलधारे पानी बनी दर्किदाको क्षण। ढोका सामु पुगी त्यसै फर्किदाको क्षण, भेट्न गएको मान्छेसँग तर्किदाको क्षण। हाल साइप्रसमा रहनुभएकी धरानकी गजलकार जस्मिन श्रेष्ठले पठाउनु भएको यस गजलसँगै पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुवासमा। सन्तानको नाममा एक व्यक्तिको मात्र एउटा छोरी थिइन्, छोरी नै उनको बाँच्ने आधार थिइन्। तर एउटा समस्या थियो, जन्मैदेखि छोरी रोगी थिइन्, समय समयमा उनी सिकिस्त हुने गर्थिन्, अनि बिचरा बाबु चाहिँ साह्रै चिन्ता लिन्थे। उनले लग्न सक्ने ठाउँ र भेटाउन सक्ने डाक्टर भेटिसके, केही उपाय लागेन। एक दिन अचानक छोरीको निधन भयो, उनका सबै प्रयास व्यर्थ भए। छोरीको निधन पश्चात बाबु चाहिँ पागल जस्तै भए, वैरागी जस्तै भए। आफ्ना मित्रजनहरूसँगको भेटघाट, बाहिरी कार्यक्रम कतै नगएर मात्र घरमा बस्न थाले। उनको जीवन नै असामान्य भयो। एक दिन सुतिरहेको बेला उनले सपना देखे, उनी स्वर्गमा थिए, त्यहाँ ससाना परीहरूको प्रतिस्पर्धा चलिरहेको थियो। उनीहरू सबै पङ्क्तिबद्ध भएर नजिकैको सेतो महासिंहासनबाट पास भएर अगाडि बढिरहेका थिए। सेतो पहिरनमा सजिएका कलिला ती परीहरूको हातमा मैनबत्ती थियो। उनले देखे एउटा बच्चाको हातको मैनबत्ती निभेको थियो। लगत्तै थाहा पाए त्यो बच्चा त आफ्नै छोरी पो रहेछन्। दौडेर उनले आफ्नी छोरीलाई समाते, किन प्यारी तिम्रो मात्रै मैनबत्ती बलेको छैन, उनले सोधे। बुवा मैले बारम्बार बालिरहेको छु तर तपाईँको आँसुले निभाइरहेको छ। लगतै बाबु चाहिँ भ्युजिए। सपनाले सिकाएको पाठ स्पष्ट थियो, त्यसको प्रभाव पनि तुरुन्तै देखियो। बाबुले आफूलाई वैराग्यपनबाट बाहिर निकाले। बिस्तारै आफ्ना मित्रजनहरूसँग भेटघाट घुलमिल गर्न थाले। उनको जीवन पुनः सामान्य बन्यो। छोरीको मैनबत्ती बलिरहेको हुनुपर्छ, उनले सपनामा एक दिन हेर्ने आशा राखे। आस खेल हीरा मोती मनै मरे के को तिरसना हो मनै मरे के को तिरसना मन फुले पो हरियाली पोहर साल पाली मनै झरे कि को तिरसना हो मनै झरे कि को तिरसना मन रहे पो माया प्रीति जति बाँधी राखे पनि मुहान सरी फुर्दो रहेछ मन जति बाँधी राखे पनि मुहान सरी फुर्दो रहेछ मन गङ्गा जति बगे पनि गङ्गा जति बगे पनि आफै भित्र सुक्दो मन जति शिखर के पनि उल्का सरी खस्तो रहेछ मन जित्न सबलाई जिते पनि जित्न सबलाई जिते पनि आफै सँग हार्दो रहेछ मन रहे पो माया प्रीति आफ्नै आँगन पुरी दिन मछेरी त कसले खन्थ्यो र आफ्नै आँगन पुरी दिन मछेरी त कसले खन्थ्यो र यति सुन्दर कोमल मनलाई यति सुन्दर कोमल मनलाई कसले त्यसै फाँचु बुझ्नै पर्ने कुरो एउटै साँचो माया हराउँदैन अर्काको मन भाची अर्काको मन भाची आफ्नै मन त पलाउँदैन आज फेरि तिम्रो सम्झनामा तड्पिएर रोए वर्षौँ पहिला लागेको चोटहरू बल्झिएर रोएँ आज फेरि तिम्रो सम्झनामा तड्पिएर रोएँ वर्षौँ पहिला लागेको चोटहरू बल्झिएर रोएँ अनायासै आज सपनीमा देखेँ तिमीलाई अनायासै आज सपनीमा देखेँ तिमीलाई आधा रातमै अत्तालिँदै झस्किएर रोएँ वर्षौँ पहिला लागेको चोटहरू बल्झिएर रोएँ भुल्न खोजे सधैँभरि दुखाउने अतीतहरू, भुल्न खोजे सधैँभरि दुखाउने अतीतहरू, धड्कन अनि मुटुहरू उतै अल्झिएर रोएँ। वर्षौँ पहिला लागेको चोटहरू बल्झिएर रोएँ। सपनीमा तिमीलाई मनभरि हेर्न नपाउँदा, सपनीमा तिमीलाई मनभरि हेर्न नपाउँदा, अनायासै निन्द्राबाट आफै भिम्झिएर रोएँ। वर्षौँ पहिला लागेको चोटहरू बल्झिएर रोएँ। मर्न सकिन जीवनमा खुलेर बाँच्न सकिन, मर्न सकिन जीवनमा खुलेर बाँच्न सकिन, यादको भुमरीमा सधैँ पीडा पस्किएर रोएँ। आज फेरि तिम्रो सम्झनामा तडपिएर रोएँ। वर्षौँ पहिला लागेको चोटहरू बल्झिएर रोएँ। दोलखा चरीकोट घर भई हाल इजरायलमा रहनुभएकी शेर्पिनी कान्छीले लेखी पठाउनु भएको गजल थियो यो। धेरै वर्ष पछि आज फेरि त्यस्तै झरी पर्यो, तिमीलाई सम्झेर हो कि तिमीलाई नै सम्झेर हो कि हाँस्दा हाँस्दै आँसु झर्यो, धेरै वर्ष पछि आज फेरि त्यस्तै झरी पर्यो। Teddy।